हुसैन, बादशाह अस्त हुसैन, दी अस्त हुसैन, दीपना अस्त हुसैन, मेरा मुर्शिद हुसैन, मेरा आका हुसैन, मेरा दादा हुसैन, मेरा रहबर हुसैन, हुसैन आप पर दुरूद और सलाम, हुसैन आप पर दुरूद और सलाम, अस्सलामु अलल हुसैन व अला अली अब्दुल हुसैन के मारे हुए गम के सताए हैं हुसैन, सरपरस्तों ने सितम इस तरह ढाए हैं हुसैन, गिड़गिड़ाते हुए रोते हुए आए हैं हुसैन, सर अज़ा खान की चौखट पे झुकाए हैं हुसैन, क्या करें आप ही बतलाइए अब मेरे इमाम, आपकी ज़ात मुकद्दस पे दुरूद और सलाम। सबब है के दुआएं नहीं होती है कबूल, क्यों है मुरझाए हुए सारी तमन्नाओं के फूल, क्या निभाते नहीं हम लोग शरीयत के उसूल, कुछ तो बतलाइए ऐ जाने अली सुब्हे रसूल, हम अज़ादारों की कब होगी मुसीबत तमाम, आपकी ज़ात मुकद्दस पे दुरूद और सलाम। मौला इस दौर तशद्दुद में जहाँ जाते हैं हम, अहले बातिल हम अज़ादारों पे करते हैं सितम, अहले बातिल हम अज़ादारों पे करते हैं सितम, सुन के फरियाद अज़ादारों के फिर शाहे उमम, बोले मायूस ना हो सब पे है खालिक का करम, ऐसा किरदार हो राजी हो खुदा खुश हो इमाम, तुम अज़ादारों को फिर हक है करो मुझको सलाम, तुम अज़ादारों को फिर हक है करो मुझको सलाम। जहरा की दुआ साहिब किरदार बनो, जैसे मैं चाहता हूँ वैसे अज़ादार बनो, मेरे अब्बास کے صدقے میں وفادار بنو، ظلم سے دور رہو حق کے طلبگار بنو، جب لیں عزت سے جہاں والے آزادار کا نام، تم آزادار کو پھر حق ہے کرو مجھ کو سلام۔ حسد اور عداوت چھوڑو، اے آزادار میں آپس میں جو نفرت چھوڑو، پڑ گئی ہے جو گناہوں کی وہ عادت چھوڑو، جو آزادار میں کرتے ہو سیاست چھوڑو، خلوص اور محبت سے بنو میرے غلام، تم آزادار کو پھر حق ہے کرو مجھ کو سلام۔ آزادار سے مت ٹکراؤ، کر رہے ہو میرا ماتم بھی اگر رک جاؤ، جب آزاد جہاں والوں کو یہ بتلاؤ، ماتمی بھی ہے نمازی بھی ہے ہم سمجھاؤ، زمانے کو یوں سمجھاؤ گے تم میرا پیام، تم آزادار کو پھر حق ہے کرو مجھ کو سلام۔ کرو دنیا کی شہرت کے لیے، میری مجلس نہ پڑھو ذاکروں اجرت کے لیے، تم ہو شاعر تو کہو میری محبت کے لیے، پھر میرے لیے کہتے ہو کہ دولت کے لیے، میں ڈوب کے جب پڑھنے لگو میرا کلام، تم آزادار کو پھر حق ہے کرو مجھ کو سلام۔ کیا ہے عزا، کیا ہے محرم، کیا ہے تازیہ، کیا ہے یہ عباس کا پرچم، کیا ہے لوگ کرتے ہیں جو زنجیر کا ماتم، کیا ہے ساری دنیا کو بتاؤ کہ میرا غم سدے کر بلا، کیا ہے زمانے میں ہو عام، تم آزادار کو پھر حق ہے کرو مجھ کو سلام۔ آزاد دار حسین ابن علی، پردہ غیب میں ایک بیٹا ہے میرا ابھی، انتظار اس کا کرو آئے وہ فرزند نبی، وہ جب آئے گا خبر لے گا ستمگاروں کی، سب دعا مانگ کے اجل اللہ ظہور امام، تم آزادار کو پھر حق ہے کرو مجھے کو سلام، بدل جائے گی دنیا ساری، اس کی نصرت کے لیے تم بھی کرو تیاری، کربلا والے بنو چھوڑ کے دنیا داری، مجلسیں اور نمازوں میں ہو آہو زاری، اگر کرنا ہے اس ظلم کے قصے کو تمام، ایسا کردار ہو راضی ہو خدا خوش ہو امام، مجلس کو عقیدت سے بچھاتے رہنا، پرچم حضرت عباس اٹھاتے رہنا، میرے مہدی کو دعاؤں میں بلاتے رہنا، ذکر عرفان میرا سب کو سناتے رہنا، لشکر مہدی میں ہو سارے آزادار کا نام، ایسا کردار ہو راضی ہو خدا خوش ہو امام،